www.attableek.com, the reviver of Iman. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وسلم تسليما كثيرا كثيرا. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. فخلف من بعد خلف أروا الصلاة واتقوا الشهوات وسوف يلقون غيا. صدق الله العظيم. दोस्तों, बुजुर्गो, अजीजो, मौलाना ने जो बयान किया है, जहां तक हम बातें बयान किया है, उसका अमल पैदा होने की जरूरत है। अमल बहुत जरूरी है। चाहे आमी हो, चाहे आलिम हो, चाहे मुअल्लिम हो, चाहे मुर्शिद हो, अमल की सब हो, हे अमल हो, अमल करो। हे अमल गलत आम है, साहबा को हुक्मरान है, मजू अमल करो। इधर आप अमल का इश्तेहार रह जाए, चाहे साहबा हो, खवास हो या आवाम हो। अमल क्या अमल है? लाइने की किताबुल्लाह पर अमल, सुन्नत रसूलुल्लाह पर अमल, सीरत सलफ पर अमल। शेख कौमुद्दीन मीवैद, शेख कौमुद्दीन फरमाते हैं, इनमें आर इकार बस से शर्त। इस काम की बुनियाद तीन चीजों पर है, किताबुल्लाह, वसुन्नत रसूलुल्लाह, बसीरत सलफ। किताबुल्लाह सब जानते ही हैं कि किताबुल्लाह को हमेशा पेश रखा चाहिए। बुनियादी किताब अल्लाह की किताब है, बुनियादी किताब। अव्वल इसी को लिया जाएगा किताबुल्लाह, अल्लाह की किताब। अल्लाह ने इसमें तौहीद को बयान किया, कयामत को बयान किया, आमाल को बयान किया, अखलाक को बयान किया, पूरी तफसील से बयान करवा दिया। हदीस पूरी शरह की है, मतन तो कुरान है। तौहीद वाहिदुल्लाह फइन्ना तौहीद रसूलुल्लाह, तौहीद अख्तियार करो, बुनियादी चीज है। एक आलिम ने लिखा है, अशरतो फवायद डेटस के थे नुफूस, बड़ी उत्तर था, वही दस पूर्व साल के मैंने नकल किया है। अशरतो फवायद डेटस के थे नुफूस, दस कायदे हैं नुफूस के तस्किए के लिए, और वो अव्वल वहा तौहीद, अव्वल तौहीद है, तौहीद अल्लाह की तौहीद। ला इलाहा इल्लल्लाह तौहीद तो है, ला इलाहा इल्लल्लाह कोई मामूली सवाल ना है। अल्लाह जात के दबाव से भी, जितनी कुदरत के सब में अल्लाह ही। मन अरब नफ्स हो, अरब रब हो, जो अपने नफ्स को पहचानेगा खुदा को पहचानेगा, जो ये पहचान लेगा कि मैं जाहिर हूं तो अल्लाह के इल्म को पहचानेगा, जो सब पहचानेगा कि मैं ज़ईफ़ हूं, कमजोर हूं, तो अल्लाह के क़ुव्वत को पहचानेगा। मन अरफ नफ्स हो, जो सिफात हमीदा न होना ये क्या है? नफ्स है, नफ्स है। पूरी क़ुव्वत का न होना जो खड़ा जो था ही, मैं जो भी था इस वाले बयान कर सका। मैं मानना सुनना भी चाहता था, लेकिन वाकई मुझे जो था वो मैं तो बोल नहीं सकता था, देखा मैं तो, क्योंकि मैं जब से आया बोल ही करा ना, बम्बई से लेने मालूम कहा था, बोल ही चला हजार पचास हजार आदमी बोली था, और फिर बोलने की हमारा बात है। और घर में बोलते ही रहता हूँ, जाते जाते इस तरह पर कभी कभी तो थकान हो जाते हैं इंसान। डॉक्टर तो मन का था रस, रस नाम है ना, रस लिखा हुआ। तो मैंने पूछा डॉक्टरों से रस का क्या मतलब है, रस का मतलब ये है कि थोड़ी देर में आकर के पानी पी जाएगी या ले जाएंगे, और डॉक्टर मार दिया ले जाएगी। तो रेस है ये हरेश्वर का कोई नवा नहीं है, सवाल ये रेस को समझते भी नहीं, समझते भी नहीं माना सच कहता हूँ, समझते भी नहीं। बारह अल्लाह तारा हम सब लोगों को अल्लाह तारा हम सब लोगों को काम करने की तौफीक दे। इसके लिए एक धुन भी होना चाहिए, हरे रेशी रेडी धुन, एक जज्बा होना चाहिए। हजरत बाबा साहब शहीद जबरदस्त मुबल्लिग थे, मुर्शिद थे, मुअज्जिन थे, सब थे। वो जामा मस्जिद से निकले दिल्ली के, उन्हें तशरीफ ले गए कहीं पूरब लाजपत, वहां तशरीफ ले गए, दरवाजा खटखटाया, वो खराब औरतों की जगह थी, खटखटाया निकला, निकली और लड़की कहा मैं साइन हूं, मां सही फरमा रहे मैं साहेब हूं। ले आई कुछ चीज ले आई, पैसा दो पैसे जो भी ले आई हो, कह रहे इमार पैसा साहेब कुछ सुनाना हूं सुनाता हूं तब देखा हूं। वो औरतें समझ गई थी तो फला शाह साहब के लड़के लोग मान होता है, अब मजान ही को बुला लिया मौलाना ने पढ़ा, रुमाल बिछाया वत्ती बस जैतून वो पूरे सीरी ने बहादुर बदल अमीन लखन खड़ इंसान पे आसन तकलीम, आसन तकलीम लोग ये लोग क्यों औरतें आज भी कितने मौत है। मौलवी को ये नहीं समझना चाहिए कि किस मुकम को क्या प्यार करें, और साहब और बलागत का मतलब यही है कि जरूरत के मुताबिक करार करें, जिसकी जरूरत है उस पर जरूरत ये थी। सब गलत किस्म की औरतें हमारे जमा थे, गए तस्वीर मारे लड़के ऐसी सूरत जाना गए मामूली आदमी थोड़ी थी मार सही बाल में करते शाह सभी इनमें इस बार से बहे हुए थे। चार बार जो किताब है खैर बत्ती ने बस जैतून बतूर सीनी नादर बदल अमीन लखत खा नकल इंसान की आसन तकवी, हमने इंसान को आश्रय तकवी में पैदा किया ए औरतों को आश्रय तकवी में हमने पैदा किया, क्या कर रही हो साहब ने ये भी सुन लो कि ये तुम्हारी सूरज शक्ल हमेशा नहीं रहेगी, हम इसको लौटाएंगे बूढ़ी होगी तुम सब बस सूरत सब निकल जाएगी बस सूरती आ जाएगी, तुमको कोई पूछेगा भी नहीं। इस वक्त अपनी इसलाह करो तो तुमको इससे अच्छी आंखें मिलेंगी, इससे अच्छा चेहरा मिलेगा, इससे उज्र मिलेगा। देखा हुआ है कि इस जमाने में इस नई दुनिया में जिन औरतों की आंखें चौधियाली होती हैं बिल्कुल खराब किस्म की, मतलब लफ्ज क्या कहते हैं उन्हें, अल्लाह ताला उनको गुरु से अच्छे अल्लाह को जिक्र करती होगी, गुरु से ज्यादा अच्छी रोशनी उसको अता फरमाएगा, अंदर मार पाए थे वो जो औरत रोते रोते उसकी आंखें कुछ खराब हो गई। किसने कहा कि भाई ये खराब अपनी आंखें क्यों कर रही है, एक दो कब को आंखें थोड़े सैकड़ों हजारों मेरे कुल अखबार घर में लिखा इसको, उसने कहा कि क्यों अपनी आंखें खराब कर रही हो रो रो करके। कहा अगर मेरी मफरत हो गई इससे अच्छी मुलाकात मिलेगी, अगर नहीं तो इस आंख को लेकर मैं क्या करूंगी जो अल्लाह की लापरमान याद दिलाया आज शहीद है खलक नल इंसान तकलीफ तुम मदद ना हो अस्थर साफिली हम लौटाएंगे समझे ना आलिम نتیجے سے آگاہ کرتا ہے. عالم کام یہ ہے وہ آگاہ کرتا ہے. یہ رضیہ ہمیشہ ہے کہ لوگ خوش ہس وہ کہتے فردا خوش نہیں آج دن اچھا کل دن اچھا نہیں ہے. پرچی تر جاتے ہیں ایک روز خوش ہس وہ فردا خوش نہیں. حضرت رامن راولیا یہ پڑھتے تھے اور روتے رہتے تھے. یہ سب لوگ مانتے ہیں ایک روز خوش ہس فردا خوش آج کے لیے اچھا کر بھی نہیں اچھا نہیں. کھانا رکھا تھا کہہ رہے تھے آج کے لیے سب اچھا کر بھی نہیں اچھا نہیں. یہ ہے آواز بنانا. اس کو ایسا آواز کہا جو عورتیں اپنے ہاتھوں کو باندھے رکھتے سب میں مہندی لگی ہوئی تھی. وہ تو آئی تھی ویسے ہی انداز پر اتنا لگ رہا کہ مہندی تو گر گئی خود جاری ہو گیا ہاتھوں سے. یہ آواز ہے ہمارے بزرگوں کا. حضرت امام محمد قاسم صاحب رحمۃ اللہ فرماتے تھے کہ بھائی بات کرنے کا حق ہماری اسماعیل کو تھا. جس بند میں گئے اسے میں خانہ کر دیا. میں دس اٹھن دیتا ہوں. جس بند میں گئے اسے خانقاہ کر دیا. جس بند میں گئے میں خانے کو خانقاہ بنا دیا. یہ ہونا چاہیے پیدا کیا ہم کو آپ کو کرنا. ہمت ہو دوست جن بند میں گئے اسے میخانہ. مکھانا تو تھا ہی وہ مکھانا ہی تھا. کیا کر دیا تھا اتنا خون لگے گھڑے گا کہاں نہیں گھبراؤ نہیں. تمہارے جو آشرا یہاں سے نکاح کر لو اور جس کو جہاں دے سے نکاح کرو سب پاپ سب کہاں سے کہاں پہنچا دیا ہے. ایک وار میں کہاں سے کہاں پہنچا دیا. سید صاحب کہے کچھ آئے تبت کے مجلس میں ایسی توجہ کیا کہ ایک مجلس میں خدا تک پہنچا دیا. سب کو خراب دے کر کے واپس کیا تبت سید احمد بریلوی. ان کے بھی پیر تھے یہ احمد بریلوی. جس بند میں گئے اسے روڑے کہا جو آشرا تمہارے شادی کر لو. مجھے تب دے آشرا علم بھی اب تمہاری یہی ہے آشرا جو تمہارے شادی کر لو اور جو نہیں دے دیں. اور تھے حضرت شہید جا رہے تھے بہار میں. وہ عورتیں سب ساتھی ہیں گھوڑے کے دانے جاتی تھی وہ چلا ڈرتی تھی. ہاتھوں میں آگرہ پڑ گیا تھا. کسی نے پوچھا تو اس وقت اچھی تھی جبکہ عیاشی کا حال میں تھی یا اس وقت اچھی ہوں. کہ ہم اس وقت اچھے ہیں کہ ہم ایمان رکھتے ہیں. اس وقت ہمارا مولا ناراض کام سے آج ہمارا راضی ہے. ہمارا ایمان کے یہ ہر پتھر بھی برداشت نہیں کر سکتا. اگر اپنے ایمان کو رکھے پتھر پہاڑ پر وہ بھی دیر ہو جائے گا. یہ نصیحت اللہ تعالیٰ ہم سب لوگوں کو ہر فرد کو. میں نے اخیر جو تقریر کیا وہاں عبداللہ کا پودری موجود تھے اور جب آپ مجمت میں نے دیکھا بھی نہیں. آپ کو یاد کیا سب انجینئر بیٹھے ہوئے تھے پگڑی باندھے وہ دستہ بندی تھے. اسی وقت اخبار میں دیکھا کہ انجینئر جا رہے ہیں اور پہاڑوں پر جو پتھر گر رہے ہیں لوگ مر رہے ہیں بھیج رہے ہیں انجینئر. میں نے کہا دیکھو انجینئر کو بھیجا جا رہا ہے ان لوگوں کو بچانے کے لیے سیلاب سے طوفان سے. کس کو بھیجا جاتا ہے؟ انجینئر کو. عوام کو نہیں بھیجا جائے گا. عوام کو خود ہی مر جائے گی. وہ کیا وہ مر رہے ہیں وہ بھی مریں گے. انجینئر جائے گا تو خود بچائے گا بچے گا بھی اور بچائے گی. اسی طرح یہ پگڑی جو ہے ان کو تو انجینئر کی طرح دی گئی ہے اور تم کو نائب رسول ہونے کی پگڑی دی گئی ہے. اس پگڑی کی لے کر کے تو عوام میں جاؤ اور گمراہی میں جو تھر پھر لوگ ہیں اسے نکالو. یہ تمہارا کام ہے. بڑا رونے گئے محمد اللہ کا بولے. میں کہا اب بات کی ضرورت نہیں. ایک لفظ بھی بولے نہیں. میں نے کہا اے صافا باندھے میں نے باندھا سب کو. میں نے یہ پگڑی اس لیے باندھی گئی ہے کہ جو وزارت گمراہی کا سیلاب آیا ہوا ہے हमारे आवाम उसे लथपथ हलाक हो रहे हैं। तुमको उस सलाह के लिए भेजा जा रहा है कि उस सलाह में जो आ रहे हैं सबसे कुछ कर, इसके लिए इतनी बड़ी बाकी दोस्तों अल्लाह ताला हम सब लोगों को दे। मुख्तसर बयान करना हूं, बहुत हमारा काम यही है, इल्म अमल अलिक लाम मीम नार गर किताब लार भी होता दिल मुतकीन रदीन मुनि मिल गए भी उपी मुनि सरात यूं फकून फिर से हरे यूं फकून कर रहे अपने अमवाल को कहते हैं कि जिस तरीके से अमवाल का खर्च करना जरूरी है इसी तरह इल्म का जब तुमको निशान मिले तो उससे बात कर रही है उसकी जकात अदा करना जरूरी है। लेकुल शाइन जकात वाले इल्म है इतना बड़ी इस चीज को तब्दील दावत बहुत बड़ी चीज है, इससे हम फारी नहीं, हमारे ऊपर तो आया है ये काम, अल्लाह ताला हम सबको तो इंदिरा पर पढ़ना लिखना इसमें कुछ नुकसान भी हो कुछ चले, दुनिया कहाँ जा रही है, आपको कहाँ जाना है, अपना रुख मुतय कीजिए। इन्नी मज्जा तो मज है अली नदी फसल समावात वही को माना ने मुझे हमने आप ही को चेहरा कर लिया, कोई नहीं आए दाए न बाए सिर्फ आप, इन्नी मज्जा तो दोस्तों इस पर देर में आई बात एक जल्दी के तहत हमको क्या करना है, इतनी बुरी जमाते हैं पढ़ के निकलते हैं दरबार क्या काम कर रहे हैं, करना चाहिए बहुत कुछ कर रहे हैं, एक और भी करना चाहिए हमको, फिक्र आवाम भी होनी चाहिए कहाँ जा रही है, इनको अगर आवाम दे नकेल छोड़ दिया तो कहाँ जाएगा कुछ तस्वीर नहीं होता। उस जमाने में अल्लाह को मारा है वह खरफ बादिन खरबुन अल्लाह सलाद बद तबो शहबाद बसो बजल पहुंच रही है उन अकाबिर के बाद, उन सालिहीन के बाद, मुस्लिहीन के बाद कैसे लोग पैदा हुए अंबिया और औलिया के बाद, खैरपुर में बाद खरगुन अदाउ सलात सबसे पहली नमाज में लाया जाता, बदतबू शहवाद शहवाद का इतबा किया। हमारे अगर नुकता भी बात करते थे कि शहवाद में इजात सलात भी जाती है, लेकिन इजात सलात में मुकदम किया कि शहवाद के इतवा में इजात सलात का नंबर अव्वल है, नमाज जाया करोगे सब जाया हो जाएगा, अकाउंट जिसको इसको कायम करेगा सबको काम कर देगा, नमाज को जाया करना हाँ देखिए क्या है, जो लड़के नमाज नहीं पढ़ते रोजाना एक आध लड़के से मिलते हैं जितनी को नंगे आते हैं, ये सब ये तो इंसानियत के खिलाफ, मैं कहता हूँ अमरीका के अबाज भी ये सब नहीं पहनते जो पहने हुए हो, दिन से कोई ताल्लुक नहीं कुछ पता नहीं क्या कर रहे हैं। लिखते हैं खाले मोहम्मद मासूम, मैं जमाना ने मुस्तैदान से कहता हूँ, मैं सही नौजवानों से कहता हूँ कि अपनी उम्र को जाहिर न करो, तुम्हारे पास जो जौहर है उस जौहर को शहवाद में जाहिर न करो, इसको काम में लगाओ, अल्लाह ने सबके अंदर ऐसे जज्बात दिए हैं जिसे उदय का काम कर सकता है, लेकिन क्या है सब इधर उधर हो रहे हैं। इस तरह पर चीज का इश्ला हमारे हजरत बहुत फरमाते थे, हम लोग यही पढ़ते थे, मैं तुम पढ़े हो क्या करोगे, ये बहुत सवाल होता था माना करोगे क्या, तो हम लोग कहते थे हजरत पढ़ेंगे और पढ़ाएंगे और करेंगे, क्या बहुत मुश्किल है बहुत, ये भी कर देते थे बहुत, कहा इतनी लोग पढ़ के आते हैं कहाँ है सब काम करने वाले, कहाँ इतने फारगीन तमाम लोगों से आते हैं, आए कहाँ वो लोग, कोई काम करता हमको नजर नहीं आता। हमको एक बात याद आई, कुछ दूसरे मुल्क से लंदन में बहुत सारे जाते हैं और वहां मोहदिसीन तक जाते हैं वहां, लेकिन ऐसा वजीफा मिलता है कि आप ही रहते हैं, तो हमारे इसमें बूढ़ा ने कहा भाई कि कम से कम ये तीन हदीसें सुनाया करते पब्लिक को आवाम को क्या देता है, जब इतने की जमात में निकले या कोई खास अंदाज हो तभी नहीं, آپ کی ذمہ داریاں ہونا چاہیے کہ ہمارے لوگ حدیث نبی صلی اللہ علیہ وسلم سن لیں. نبی اکرم صلی اللہ علیہ وسلم کی حدیث معمولی ہی پہنچا ہے ایک حدیث میں, اتق اللہ حیث ما کنت واتبع السیئة الحسنة تمحها وخالف النار بخلق حسن. معمولی حدیث ہے, اتق اللہ, اللہ سے ڈرو. اتنا ہی کہنا بات ہمارا مولانا فرماتے تھے. طویل بات تو ثابت بھی نہیں ہے, طویل بات تو ثابت بھی نہیں ہے. نبی سے پانچ منٹ سن لے اتق اللہ. کہتے ہیں بہت سے ہمارے مشائخ جو تھے ممبر میں کہتے تھے, وہ کہتے تھے ایوہ الناس اتقوا اللہ, اللہ سے بچو نیچے ہو گیا بات. یہ بہت سناتے تھے. کہتے ہیں اپنے اندر یہ صفت پیدا کرو تمہاری زبان میں روشنی کا سے زیادہ قوت ہو, آواز ہو, بلبوں سے زیادہ تمہارے قلب میں روشنی ہو جسے تم استعمال کرو. تم کو نورانیت پیدا کرنا ہے قلب میں, زبان میں قوت قلب کی قوت سے ہوگی نورانیت. بہرحال بخاری شریف بہت بڑی چیز ہے. اللہ تعالیٰ میں بھی زیادہ تھک ہی ہوا ہوں, لیکن بہرحال ادائی اجر دیکھتا ہے بہت ضروری ہے کہ اس چیزوں کا استحضار دعوت کا کام بہت بہت ولو اللہ, اللہ کی طرف بلاؤ, اللہ کی طرف بہترین وہ لوگ جو اللہ کی طرف بلاتے ہیں. خیال حکم من دعا رضا, خیال حکم من دعا رضا محبب عبادو الیہ. جب میں نے پڑھا مولانا اس حدیث کو تاکہ مکتو صاحب کہتے تھے اس حدیث کو میں بطور تحفہ لے جا رہا ہوں اپنے ملک میں, تو یہ حدیث ہم نے سنی نہیں تھی. خیال رکھوں من تک من دعا اللہ, تم میں بہترین وہ لوگ اللہ کی طرف بلاتے ہیں. اور ایک وحبب عباد اللہ کے بندوں کو اللہ کا محبوب بناتے ہیں. خیال رکھوں, خیال رکھوں من دعا اللہ, یہ دعوت کا کام یہ مخصوص طریقے سے جو بھی جیسے دعوت کا کام کرنا چاہیے اس کو اطمینان ہونا چاہیے کہ ہم کو دعوت کا کام بھی کر رہے ہیں. خیال حکم من دعا اللہ وحبب عباد ویلے, اللہ کے بندوں کو مقبولیت بھی اختیار کر رہے ہیں, اسے نکالو, نکال کے محبوبیت میدان میں لے آؤ, تمہاری ذمہ داری. خیال حکم من دعا اللہ وحبب عباد, کیسے محبوب ہوں گے اتباع سنت سے, مطلب اتباع سنت ان کل تم تحبون اللہ فتبعونی یحببکم اللہ, اتباع سنت سے محبوبیت حاصل ہوگی. جو عزیز ہو یہ باتیں ذہن میں آئیں, اب بہت آ رہی ہیں لیکن اس کو ختم میں کرنا چاہتا ہوں. اللہ تعالی ہم سب لوگوں کو جو ہماری راہ ہے اس راہ کو زندہ رکھنے کی کوشش کریں. اب دیکھیے ابھی معلوم ہوا ہے جو تیراک لڑکے تھے مسلمان بہت سے لوگوں کو بچایا, ابھی کوئی بات نہیں ہوا. تیراکی جانتے تھے نا, آپ کو بھی تیراکی جاننا ہوگا جاننا. میں وہاں اس وقت مولانا سامنے یہ بھی جان گیا تھا کہ ایک بھینس تھی وہ دلدل میں گھسی چلی جا رہی تھی, نیچے جیسا زور لگا تھی اتنی اندر تھی, کہا اس وقت شیر نر کی ضرورت ہے. یہ حضرت کے بلا ہے شیر نر اٹھا اور دلدل کے اندر گیا اور بھینس کو پکڑا, اڑا کے پار کر دیا, خود بھی بچا اور بھینس کو بھی بچا لیا. میں نے کہا تم کو ایسے ہی ہونا چاہیے, تجربہ تو کہا میں نے اس درجے کا ہونا چاہیے. مولانا اتنا متاثر ہوئے مکان کر, میں نے تم کو ایسا ہونا چاہیے شیر نر دلدل میں پھنسی ہوئی بھینس کو جیسے شیر نکال سکتا ہے اور خود بھی محفوظ رہا اور اس کو بھی نکال دیا ہے. تم کو اپنے کو بچاتے ہوئے دین پر ثابت قدم بھی رہنا ہے. خیال عمر بہت تمام امتحان بھی ہوتا تھا. حضرت سیدنا عبد القادر جیلانی بسرا کے علاوہ مسجد میں واس کر رہے تھے اور بھی کچھ اچھی واس کر رہے تھے لوگ. حضرت علی رضی اللہ تعالیٰ نصیب لے گئے, تو کہا تم لوگ کس کے اجازت سے واس کر رہے ہو؟ پہلے نہیں, اب تو کچھ وادت بھی کوئی نہیں, لکھتے ہیں شاہ اللہ صاحب کے واس کے لیے بھی عدالت کی شرط ہے. فرمایا کہ تم کی اجازت سے ہے؟ حضرت بسی سامنے آ گئے, کہا کہ کس کی اجازت سے اجازت, میں تمہارا سوال کروں گا. تو انہوں نے بڑی بے بات کہ یہ سوال हमें असल बसरी मिलती है, अंदाज सरकार जिसे बताया मिलती है। उन्होंने कहा मैं आपसे तुमसे सवाल करूंगा, तो अरे तुम्हारा तुमसे इम्तिहान लूंगा, डाल दीजिए लीजिए। अब इतनी बसीर हजरत थी तब तो उन्होंने कहा अपने इल्म पर हमको भी इतना इस्तेकार होना चाहिए, हलम वगैरह नहीं, ये भी ऐसा ही है, ये भी सही है, नहीं इम्मा नहीं होना है, इम्मा मानी ये भी सही वो भी सही, इधर गए उधर गए, ये नहीं होना चाहिए। तुमको समझ नहीं गया, अपने इल्म बसीरत वस्तु होना चाहिए। हजरत अली ने पूछा कि बता दुनिया में सबसे अच्छी चीज क्या है, जल्दी बता दे कोई सब मम्मी की बोली जो तो बता नहीं आने। हजरत अली ने हजरत हसन बसरी हमारे सिलसिले के असल सिलसिले के बुजुर्ग है, हसन बसरी हमको नाज है कि ऐसा आदमी हमारे हजरत अली उसके बाद है, उससे पहले तो वो मतलब हमारे सिलसिले में पहले वो उसके बाद क्या दुनिया में सबसे बेहतर चीज क्या है, क्या बोला बस पाकिजगी पारसाई दुनिया में सबसे बेहतर। जवाब देना आसान था, सवाल भी है सिद्धो जी, मैं कहते इंटरव्यू हो इंटरव्यू मान लो दादा ने वो हुआ इंटरव्यू हाँ जी जैसा जी मतलब समझना चाहिए। हजरत ने कहा सबसे बेहतर चीज क्या है, कहा बराबर, और कहा बढ़ता चीज क्या है, कहा तमाम पास पास करो लाए पूर्ण आदम आदमन हत्या ये पूर्ण की सरास और फसाद ला यह तकरन अदना अपने मंदूर हकी न समझे दूसरे छोटा हो मंदूर हुआ कोई छोटा उसको बढ़ाओ आगे उसको दलील मत समझो, नहीं बढ़ाओगे तो जहां वहीं रह जाएगा। राजा तक करण मजबूर हो और क्या बोला ये है बोला यह सदन मन फोको आगे और जो तुमसे ऊपर उसे हसद न करो, हसद करोगे तो कभी तुम्हारा इल्म को नहीं देगा, वो झुकोगे तभी मिलेगा, जब हसद करोगे तो समझेंगे हम ही से हसद करता तो लेना चाहता है इल्म नहीं देगा वो। बता या अंक समन अला इल्म ये चीजें हैं, अपने इल्म पर समन को न ले क्योंकि तुम्हारी इल्म की कोई कदर कीमत नहीं है, अल्लाह का इल्म है ये किताबुल्लाह, एक हर कुरान का एक हर्फ है जिबरील फरिश्ते मिल करके उठा नहीं सकते, वो चीज तुम्हारे पास है ये दुनिया में क्या चीज है। अल्लाह ताला सब लोगों को दीन हक पर कायम आदम रखे। माशाअल्लाह आप हजरत बुखारी पढ़ रहे हैं खत्म भी हो जाएगी, उससे पहले बिल इस्तेरार बयान हो गया है, अल्लाह ताला इससे आप लोगों को नफा अता फरमाए और आखिर अता फरमाए अपने इल्म की कदर अता फरमाए। बुखारी शरीफ अल्लाह ताला ने कितना बड़ा मनसब उनको दिया था, बुखारी शरीफ ये जलसा था हमारा तकुद्दीन साहब था यहाँ के सब थे, हमको 5 मिनट का मोहलत दी गई अखीर में हम हमारा होता नहीं था, देर हो गई हमको पहुंचे। हमने कहा कि देखो कुरान के लिए एक जाहिर है एक बातिन है, कुरान के लिए एक जाहिर है एक बातिन है, सब जानते हैं हदीस है, कुरान के लिए एक जाहिर है और एक बातिन है, और सब जानते हैं कि हदीस पाक कुरान की शरह है, तो कुरान के जाहिर की तफसीर हदीस के जाहिर से होगी और कुरान के बातिन की तफसीर बातिन हदीस से होगी। अब तक 9 बजे से अब तक जाहिर हदीस के मुताबिक बात हो रही थी, अब बतें हदीस के लिए तैयार हो जाइए जो उस वक्त सबसे बड़े बचे पूछ करके फैसला गए मैंने कहा हदीस जब कुरान का जाहिर हदीस है उसके लिए एक जाहिर है और एक बत है, और ये भी मालूम है कि हदीस शरह करती है किसको कुरान की, तो हदीस में भी जाहिर और बतन मानना पड़ेगा आपको ताकि जहर की तफसीर जहर कुरान की करे जहर हदीस में और बचे कुरान की तफसीर बचे। अब तक 9 बजे से लेकर के 1 बजे गया था, अब तक ظاہر حدیث مجھے بات ہو رہی تھی، اب بدلے حدیث کے لیے تیار ہوئی ہے، بس کہتے طرح کی محنت ہے اللہ کا شکر ہے، ناز کے طور پر نہیں مگر صرف علم، علم کے اندر بڑی وسعت ہے، اس کے لیے حوصلہ پیدا کیجیے. بخاری تھا صبر، زندگی بھر انہوں نے غیبت نہیں کیا، جبکہ احترام کو ستایا کہ انہوں نے کہا لاکھ زمین ملپت کم ہو گئی، مجھے اٹھا لیجیے، اتنی تفریح. لیکن انہوں نے وہ کہتے ہیں کہ مجھے امید ہے کہ قیامت میں اللہ تعالیٰ غیبت مکین میں سے سوال نہیں کیا، اور غیبت کے کو سے بچنے والا صدیقین میں سے ہے. معلوم ہے امام بخاری صدیقین میں سے بھی تھے، باطنی نعمت بھی ان کو آتی تھی، ہمیں صرف الفاظ کی نعمت نہیں، جو ہمارے جتنے ائمہ ہیں وہ سب باطنی دردوں سے مارا مار تھے. تو ایسے ہم کو بھی کوشش کرنا ہے اللہ تعالیٰ ہم سب لوگوں کو علم کے ساتھ عمل ہی نہیں بلکہ حال بھی پیدا ہو اللہ کے. علوم نبوت انوار نبوت بھی ہیں، اللہ ہم سب کو توفیق دے کہ علم نبوت کے ساتھ نور نبوت بھی، اس کی عظمت، اس کی وقار، اس کی قدر، اس کی منزلت. حدیث کی کتاب رکھی جاتی تھی، ہم لوگ کبھی حضرت چارپائی بیٹھ کے پڑھاتے تھے، بخار بھی بیمار ہو گئے کہا لیا ہم لوگ بیٹھتے بیٹھتے تھوڑا سا نیکی ہو گیا تھی، کتاب ناراض نیچے کر دیا کتاب رکھنے بھی نہیں. اس طریقے سے ہم لوگ بھی پڑھا ہے ڈانٹ پھٹکار سنتے ہوئے، اللہ تعالیٰ ہم سب لوگوں کو اس کی برکات سے مالا مال فرمائے، آپ کی عطا فرمائے، کبھی ہم دیر نہیں بس کر رہے ہیں. حدیث پہلے جو ہمارا کہتے ہیں بیان کرنے اچھی کہنا اسے بہت بیان کر، لیکن اتنا کافی ہے ان شاء اللہ. الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى آله وأصحابه أجمعين، أما بعد، فإن أصدق الحديث كتاب الله وأحسن الهدي هدي محمد صلى الله عليه وسلم، وخير الأمور عوازمها وشر الأمور محدثاتها، وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار. وبالسند المتصل منا إلى الشيخ الإمام الهمام حافظ الحجة أمير المؤمنين في الحديث أبي عبد الله محمد بن إسماعيل بن إبراهيم بن المغيرة الجعفي اليماني البخاري رحمه الله تعالى. اللهم انفعنا بعلومه وعلوم القرآن يا رب العالمين، أنه قال كتاب النفاق. باب قول النبي صلى الله عليه وسلم لا عيش إلا عيش الآخرة. وبه قال حدثنا المكي بن إبراهيم قال أخبرنا عبد الله بن سعيد وابن أبيه عن أبيه عن ابن عباس رضي الله تعالى عنهما وعنهم وعنا جميعا قال قال رسول الله صلى الله عليه وسلم نعمتان مقبول فيهما كثير من الناس الصحة والفراغ. قال العباس عن بني حدثنا صفوان بن عيسى عن عبد الله بن سعيد بن أبي مرد عن أبيه سمعت ابن عباس رضي الله تعالى عنهما وعنهم عن النبي صلى الله عليه وسلم مثله. ما شاء الله ربنا دو چیزوں کی بہت قدر ہونی چاہیے حدیث سے معلوم ہے، صحت اور سلامت. صحت کی قدر بھی ہونی چاہیے، صحت جو دیا اس کا شکر ادا کرنا چاہیے اور اس کو باقی رکھنے کی بھی کوشش کرنا چاہیے. صحت رہے گی تبھی تو کچھ کیجیے گا، تو صحت جس کو آتی ہے اللہ تعالیٰ کی بہت. نبی صلی اللہ علیہ وسلم تشریف لائے باہر پٹوا صحابہ اور بات کر رہے تھے، کہا کسی میں بات تم کر رہے ہو، ہم مال کے بارے میں بات کر رہے ہیں کہ مال اچھی چیز ہے مگر صحت اس سے اچھی چیز ہے. صحت فراغت جس کو فرصت ہو، اللہ کے دین میں لگنا، تلاوت کرنا یا ذکر کرنا یا کچھ بھی کرنا، اس میں کچھ لگانا چاہیے. فراغت فراغت ہے سب سے بڑی نعمت، عام فراغت کو غفلت میں گرا دیجیے، کچھ کام نہیں. من حسن اسلام میں ترک کو مانا جائے، اللہ یعنی باتوں میں بہت مبتلا ہے. اللہ تعالیٰ ہم سب لوگوں کو کام کی باتوں میں لگائیں, اس کے فوائد سے بھی اللہ تعالیٰ متمتع باہر فرمائے. یہ حدیثیں ہیں, پڑھنا ہے. اللہ تعالیٰ آپ لوگوں کو مبارک کرے, اور اس کی میں مجھے پوری نہیں لگی تبھی میں سب لوگوں کو اجازت دیتا ہوں کہ ہماری طرف سے آپ لوگ حدیث کی روایت کر سکتے ہیں, اور سر مل جائے گی, دیکھ لیجیے گا. مجھ کو اجازت دیا ماشاء اللہ صاحب رحمۃ اللہ علیہ نے, میں سبھی پڑھتا ہوں. مجھ کو بلایا, بخاری کی بات تھی کون پڑھائے گا, مجھ کو بلایا حد کرنے والا. یہ تھی بخاری شریف پر پڑھائی, کیونکہ مشکات پڑھا چکے تھے, اس کے بعد بخاری پڑھنا تھا طلبا کو. تو ان کے باپ نے کہا یہ مشکات والے لڑکے کہ حضرت آپ تو جا رہے ہیں, بخاری کون پڑھا, آپ بقرعید بعد آئے گی, تو آئی نہیں. نہیں بلایا, کہا کہ دیکھو ہم نے تم کو اسی پڑھایا ہے, اس لیے ہم تم کو تمام مرویات کی اجازت دیتے ہیں, تم بخاری پڑھاؤ. اس طرح مجھ کو اجازت ہے, اور جو سے مہاویر سے آدمی سے اجازت سے لکھا ہوا ہے باقاعدہ, انہوں نے سمجھ لیا کلک کر کے. اور ایک بنگلہ دیش کے آئے تھے, انہوں نے بھی اجازت دیا ہے. مہاویر احمد صاحب جو ان کے لڑکے ہیں انہوں نے بھی اجازت دیا ہے. اس طریقے سے ان تمام اجازتوں کو آپ لوگوں کو میں دیتا ہوں. اللہ تعالیٰ مبارک کرے, اور اس کے حق کو ادا کرنے کی توفیق عطا فرمائے. مرا دعا کر دیا ہم نے, آپ دعا فرمائیے. اللہ صلی اللہ علیہ وسلم, اللہ صلی اللہ علیہ وسلم, اللہ صلی اللہ علیہ وسلم. اللہ تعالیٰ اپنے فضل و کرم سے آپ نے یہاں تک پہنچایا. اللہ تعالیٰ اس کے فلوس سے برکات سے بھی مالا مال فرمائیے, ہمارے بچے بھی, بلکہ جو حضرات شریک ہیں اس مجلس میں, اللہ تعالیٰ سنت کے انوار سے اور اپنی نسبت کے انوار سے ہم سب لوگوں کو منور فرما دے. اللہ تعالیٰ علم کے ساتھ ساتھ نور سے بھی اللہ تعالیٰ ہم سب لوگوں کو مستفید فرمائے, اور وہ جو لوگ سن رہے تھے وہ لوگ بھی فلاح پانے والے میں سے ہیں. جو سنتے ہیں پڑھتے نہیں, سنتے ہیں ان سے محبت کرتے ہیں, ان کا بھی ایک درجہ مقام ہے, حدیثوں سے ثابت ہے. اس بنا پر الحمد للہ ہر کسی کے یہاں لوگ ہیں. اللہ تعالیٰ ان تمام نعمتوں سے ہم کو, ہمارے جتنے حاضرین ہیں, بلکہ سب اہل عیال کو قیامت تک اللہ تعالیٰ اس سلسلے کو جاری رکھے, اور اس کے فضل و برکات سے مالا مال فرماتا رہے. ربنا تقبل منا انک انت السمیع العلیم, برحمتک یا ارحم الراحمین, محمد سید نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم.